आफ्नोपन आफ्नै पहिचान हो। सबल नेपालको अभियान यो आफ्नोपन आफ्नै पहिचान हो। सबल नेपालको अभियान यो FM 93 MHz। Action, comedy, love story। म मात्र हैन यार, जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने। हो जसमा सौन्दर्य छ, हो जसमा सुवास छ, जसले दिन्न धोका, हो जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com kollywood.com जसको अरु केही विकल्प छैन। तिमी जहाँ भए पनि नमस्ते अनि हार्दिक स्वागत छ kollywood.com को अर्को नयाँ श्रृङ्खलामा। आज पनि हामीहरू उपस्थित भइसक्यौँ काठमाडौँको गोर्खा एफएम स्थित केन्द्रीय स्टुडियोमा। हामीहरू छौँ 93 मेगा हर्जको फ्रिक्वेन्सी मोडुलेसनबाट तपाईँ kollywood.com यतिखेर सुन्दै हुनुहुन्छ। आजको यो एपिसोडमा पनि हामी काठमाडौँको केन्द्रीय स्टुडियो गोर्खा एफएमको स्टुडियोबाट टेक्निकल सपोर्टमा समुद्र हमाल हुनुहुन्छ मसँग, अनि आवाज स्पर्श गरिरहेको छु शशि शर्मा मजगैया। नेपाली कलिउड इन्डस्ट्रीभित्रका ताजा ताजा अपडेट इन्फर्मेसनहरू हामीहरू गर्छौँ तपाईँहरूलाई, र नेपाली फिल्म इन्डस्ट्रीमा अहिले पछिल्लो समयमा बनिरहेका चलचित्रहरूको अपडेट इन्फर्मेसनहरू दिने गर्छौँ। पछिल्लो समयमा बजारमा भित्रिएका चलचित्रहरू कस्ता खालका बनिरहेका छन्, र विशेष गरी पछिल्लो समयमा बन्ने चलचित्रहरूको रिभ्यू कस्तो भइरहेको छ, बजारमा कस्तो भइरहेको छ, हामी त्यसको बारेमा ताजा अपडेट इन्फर्मेसन तपाईँलाई दिन्छौँ। र समग्र रूपमा अहिले नेपाली चलचित्रको धार कुन दिशातर्फ अगाडि बढिरहेको छ, कलाकार निर्माता निर्देशकहरू के गरिरहेका छन्, बक्स अफिसमा कुन चाहिँ चलचित्रले कति कलेक्सन गर्न सफल भयो, हामी चलचित्र उद्योगको समग्र विकासका निम्ति पनि केन्द्रित हुन्छौँ भनेदेखि यस इन्डस्ट्रीभित्रका अग्रज र अनुजहरूसँग पनि हामीहरू प्रत्यक्ष साक्षात्कार गर्छौँ, र यो इन्डस्ट्रीमा भइरहेका अपिवल्सको बारेमा तपाईँलाई जानकारी दिन्छौँ, र उहाँहरूको बारेमा प्रत्यक्ष हामीहरू जानकारी दिन्छौँ। पछिल्लो समयमा तपाईँहरूलाई मैले इन्फर्मेसन दिनुपर्छ, लास्ट विकदेखि अल नेपाल आफ्नो प्रदर्शन आरम्भ गरेको एउटा चलचित्र श्री पाँच अम्बरे अहिले सेकेन्ड विकमा लागिसक्यो आजको दिनदेखि, र यो चलचित्रले उत्तिकै राम्रो व्यापार गरिरहेको छ। अझ अघिल्लो हप्ता पाएको हलहरूभन्दा अहिले उसले 20 हल बढाएर 50 हलबाट 70 हल पुगायो भन्ने कुरा पनि मेकर्सहरूले मलाई जानकारी दिनुभएको छ। आज मैले श्री पाँच अम्बरेको विषयमा विशेष गरी कुराकानी गरेछु भनेदेखि आजदेखि रिलिज आरम्भ गरेको चलचित्र मिस्टेकको विषयमा पनि थोरै इन्फर्मेसन तपाईँलाई दिनेछु। श्री पाँच अम्बरेको विषयमा मैले जानकारी दिनुपर्दाखेरि दिपा बस्नेत एकजना फिमेल डिरेक्टरद्वारा निर्देशित यो चलचित्र हो, र यो चलचित्र अत्यन्त रुचाइएको छ, फ्रेक विषयमा पनि बनेको कारणले गर्दाखेरि श्री पाँच अम्बरे रुचाइएको हो भन्ने आम दर्शकहरूले प्रतिक्रिया दिइरहेको कुरा त हामीलाई थाहा छँदैछ। टिएन आचार्य र दीपक आचार्यद्वारा निर्मित यो चलचित्र हो, र यो चलचित्र वास्तवमा अत्यन्त राम्रोसँग आफ्नो व्यापार गरिरहेको भन्ने खबर हामीले पाइरहँदाखेरि यस्ता कलाकारहरू सौगात मल्ल, केकी अधिकारी, विक्रम सिंह, प्रियङ्का कार्की, राम बुद्ध, सृजना अधिकारी, दिवाज राई, राज गदाईली, मतिन खान, सरोज बस्नेत लगायतका कलाकारहरू यसमा हुनुहुन्छ। उहाँहरू सबैलाई हामी कङ्ग्रेचुलेसन्स भन्न चाहन्छौँ। तपाईँ यो कार्यक्रम कलिबो डट कम तपाईँ काठमाडौँ र यसको आसपासको क्षेत्रमा 93 MHz फ्रिक्वेन्सी मोड्युलेसनबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ बाहिर तपाईँ 2 दर्जन बढी रेडियो स्टेसनहरूबाट पनि यतिखेर प्रत्यक्ष सुन्दै हुनुहुन्छ भने यो कार्यक्रम 11 बजेदेखि 12 बजेसम्म आजको दिन 11 बजेदेखि 12 बजेसम्म दाङको रेडियो स्वर्गद्वार 102.8 MHz सुन्न सक्नुहुन्छ भनेदेखि दाङकै रेडियो प्रकृतिमा तपाईँ दिउँसो 4 देखि 5 बजेसम्म हामीले सुन्नुहुन्छ भनेदेखि रेडियो झरना एफएममा भने तपाईँ राति 9 बजेदेखि 10 बजेसम्म हामीले सुन्न सक्नुहुन्छ। त्यसै गरी हामीलाई पूर्वको रेडियो सामुदायिक सप्तकोशीमा पनि सुनिरहनु भएको छ यतिखेर। पक्कै पनि जहाँ जहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ मुलुकभरिका जुनसुकै कुनामा रहेर हामीलाई सुनिरहेको भए पनि तपाईँ सम्पूर्णलाई आज हामीले 1 घन्टासम्म कलिबोट इन्डस्ट्रीभित्रका इन्फर्मेसनहरू सँगसँगै आज मैले श्रीपाँच अम्बरभित्रको युनिटलाई निम्ति आएको कुरा पनि जानकारी दिनुपर्छ। आज मसँग श्रीपाँच अम्बरभित्रका निर्माता मध्येका एक दीपक आचार्य हुनुहुन्छ भनेदेखि यसै चलचित्रकी निर्देशक दिपा बस्नेत आज मसँग हुनुहुन्छ। तपाईँ यो कार्यक्रम आफ्नो फुर्सदको समयमा ऐरावती.com www.airavati.com पनि सुन्न सक्नुहुन्छ र त्यहाँबाट डाउनलोड गरेर पनि तपाईँ सुन्न सक्नुहुन्छ भनेदेखि यही कार्यक्रम चलचित्र सम्बन्धी एउटा अत्यन्त चलेको अनलाइन साइटमा पनि तपाईँ भेट्न सक्नुहुन्छ। त्यहाँबाट पनि तपाईँले डाउनलोड गरेर सुन्न सक्नुहुन्छ। www.thulupardha.com पनि आफ्नो फुर्सदको समयमा तपाईँले यो कार्यक्रम डाउनलोड गरेर सुन्न सक्नुहुन्छ र अनलाइन पनि हामीलाई भिजिट गर्न सक्नुहुन्छ। तपाईँ जसरी जुनसुकी माध्यमबाट हाम्रो आवाजलाई स्पर्श गरिरहे पनि हामी समग्र रूपमा चलचित्रको विकास र उन्नयनका लागि केन्द्रित छौँ। तपाईँ पनि प्रत्यक्ष परोक्ष हामीलाई साथ दिइरहनु भएको छ, यसको लागि तपाईँप्रति धेरै आभार व्यक्त गर्न चाहन्छौँ। आजको यो श्रृङ्खलामा 1 घन्टासम्म श्रीपाँच अम्बरीको विषयमा ताजा कुरा गर्न र 1 हप्ताभित्रका गतिविधिहरू पनि सार्वजनिक गर्नका लागि निर्माता दीपक आचार्य र निर्देशक दिपा बस्नेत आज मसँग हुनुहुन्छ। दुवैजना दिदी पढ्नु भएको छ संयोगले। उहाँहरूसँग म एकैछिनपछि कुराकानी अगाडि बढाउनेछु। तर आउनुहोस् कार्यक्रमको शुभारम्भमा तपाईँहरूलाई यही चलचित्रभित्रबाट एउटा सङ्गीत पेस गर्न चाहन्छु। यो मनमा हमेसा छाइरहन्छौँ। यो डिजिटल मार्केटमा पनि अत्यन्त चलेको छ। सिआरबिटी पिआरबिटी पनि यसको राम्रो भएको हामीले खबर पाएका छौँ र तपाईँ सम्पूर्ण दर्शक श्रोताले पनि यसलाई मन पराउनु भएको छ। डाक्टर कृष्ण हरिप्रहालद्वारा रचित यो गीत हो। बसन्त सापकोटाले सङ्गीत दिनुभएको छ, प्रहलाद तिमिलसिना र मिलन अमात्यले आवाज दिनुभएको छ भनेदेखि साहस साकेको एरेन्जमेन्ट रहेको छ यो गीतमा। स्वीकार्नुहोस् कार्यक्रमको शुभारम्भमा यही सङ्गीत। त्यसपछि हामी कुराकानीलाई जोड्नेछौँ। Keep on tuning Gurkha FM 93 MHz. Yo man hamesha chhai rahanchhau यो मनमा हमेशा छाइरहन्छौ यो मनमा हमेशा छाइरहन्छौ देख्दा मलाई शर्माइरहन्छौ हन कसरी म पराई तिमीलाई जब सपनीमा आइरहन्छौ जब सपनीमा आइरहन्छौ जब सपनी मा आई रहन छाओ सामु हुँदा मेरो कल्पनामा हजारौं हजार इन्द्रेडी झुल्न थाल्छन् तिमी सामु हुँदा मेरो कल्पनामा हजारौं हजार इन्द्रेडी झुल्न थाल्छन् जब छोइदिन्छ बदलिन्छ मौसम शिशिरमै पनि फुलहरू फुल्न थाल्छन्। जान्छु जहाँ म त्यही तिमी मात्र देख्छु, आफ्नो नामको साटोमा त तिम्रै नाम लेख्छु। यो के भो, यो के भो कि यही पीरती हो, एक्लै हुँदा नि तिमी सँगै हुन्छु। यो मनमा हमेशा छाइरहन्छौ, मेरो घरको बाटोमा धाइरहन्छौ। भनौ कसरी म पराई तिमीलाई, जब सपनीमा आइरहन्छौ, जब सपनीमा आइरहन्छौ। राजा तिमी नै हौ मेरी रानी, राज गरौँला दुनियाँमा अब हामी। महुराजा तिमी नै हौ मेरी रानी, राज गरौँला दुनियाँमा अब हामी। भनेकै छु तिमलाई ए मेरो राजा, तिमी नै त हौ मेरो सारा जिन्दगानी। भए मात्र मेरो रमाउँछ मन, तिमीलाई नै सम्झन्छु म त हरदम। यो के भो, यो के भो कि यही पीरती हो, एक्लै हुँदा नि तिमी सँगै हुन्छु। यो मनमा हमेशा छाइरहन्छौ, देख्दा मलाई शर्माइरहन्छौ। भनु कसरी म पराई तिमीलाई, जब सपनीमा आइरहन्छौ, जब सपनीमा आइरहन्छौ, जब सपनीमा आइरहन्छौ, जब सपनीमा आइरहन्छौ। कलिबुट.com तपाईँ सुन्दै हुनुहुन्छ, काठमाडौँ र यसको आसपासको क्षेत्रमा 93 MHz फ्रिक्वेन्सी मोडुलेसनबाट तपाईँ सुन्दै हुनुहुन्छ भन्दाखेरि हामीलाई विश्वभरि एकैसाथ www.gorkhafm.com मार्फत पनि तपाईँ सुन्दै हुनुहुन्छ। विश्वको हरेक कुनामा रहेर तपाईँ इन्टरनेटमा लगन गरेर पनि तपाईँ कलिबुट.com सुन्न सक्नुहुन्छ, नेपाली फिल्म इन्डस्ट्रीको बारेमा अपडेट इन्फर्मेसन लिन सक्नुहुन्छ। तपाईँ हामीलाई काठमाडौँभन्दा बाहिरका धेरै रेडियो स्टेसनहरूबाट पनि सुन्दै हुनुहुन्छ, 2 दर्जन बढी रेडियो स्टेसनहरूबाट प्रत्यक्ष सुन्दै हुनुहुन्छ भनेदेखि हामी तपाईँहरू समक्ष आजै शुक्रबार 11 बजेदेखि 12 बजेसम्म दाङको रेडियो स्वर्गद्वारा 102.8 MHz आउँछौँ, र त्यसै गरी रेडियो झरनामा राति 9:15 बजेदेखि 10 बजेसम्म बज्छौँ, तपाईँहरू समक्ष आउँछौँ भनेदेखि दाङकै रेडियो प्रकृति एफएमबाट हामी दिउँसो 4 बजेदेखि 5 बजेसम्म तपाईँहरू समक्ष आउँछौँ, र त्यसै गरी सोलुखुम्बुको सामुदायिक रेडियो दुधकोसीमा हामी आउँछौँ 1 बजेदेखि 2 बजेसम्म 94.6 MHz सेरोफेरोमा बसिरहनु भएर हामीलाई पूर्वको सेरोफेरो आज सुनिरहनुभएका तपाईँ समग्र रेडियो का श्रोता र नेपाली सिनेमाका दर्शकहरूलाई पनि हामी सम्झिन चाहन्छौँ, एकदमै न्यानो माया दिन चाहन्छौँ, र हामीलाई जहाँ जहाँबाट यतिखेर प्रत्यक्ष सुनिरहनु भएको छ तपाईँ समग्रलाई जानकारी दिन चाहन्छु। श्री 5 अम्बरे लास्ट विकदेखि अल नेपाल प्रदर्शन आरम्भ गरेको चलचित्र हो र आजदेखि यो 2 सातामा प्रवेश गरिसक्यो र पनि अत्यन्त राम्रो व्यापार गरिरहेको छ। उसले आफूले पाएको कुनै पनि थिएटर छोड्नु परेन, अझ थप थिएटरहरू पाएको छ यसको राम्रो व्यापारको कारणले गर्दाखेरि यो चलचित्रले। आज यसै चलचित्रभित्रको युनिट निर्देशक दिपा बस्नेत र निर्माता दीपक आचार्य मसँग हुनुहुन्छ, उहाँहरू दुवैजनालाई स्वागत गर्छु। कार्यक्रममा। धन्यवाद शशीजी। आराम हुनुहुन्छ? चिसो छ है? अब यो चिसो भए पनि तपाईँहरूको चिसो हटाउनका लागि, तपाईँहरूलाई न्यानो दिनका लागि त यो मुभीले अत्यन्त राम्रो व्यापार गरेको छ नै है। अब यो एक एक हप्ताको अपडेट के छ भन्नुहोस् न, अब जानकारी दिनुहोस् न, कतिको तपाईँहरूलाई यसले न्यानो प्रदान गरिरहेछ फिल्मको व्यापारले? उत्साहजनक व्यापार छ, साँच्चै नै न्यानो प्रदान गरिरहेको छ भन्नुपर्छ। किनभने जुन दिन हामीले शुक्रबार फिल्म रिलिज गऱ्यौँ, कतिपय हलहरूमा हिन्दी फिल्म लागेको थियो होइन, अनि त्यस पछाडि भोलिपल्टै शनिबारै हिन्दी फिल्म हटाएर श्री पाँच अम्बरे लगाइएको छ कतिपय हलहरूमा। त्यो एकदमै उत्साहजनक थियो। अनि त्यस पछाडि अहिले आएर दोस्रो हप्तामा हामीले कुनै पनि हल गुमाउनु परेन, उल्टो 20 हलहरू थपिएको छन्। यो हिसाबले हेर्दाखेरि एकदमै यो जाडो मौसममा न्यानो गराइरहेको छ फिल्मले भन्नुपर्छ। दिपाजी, तपाईँ एकजना महिला आर्टिस्ट, महिला निर्देशक भएर यो सिनेमा इन्डस्ट्रीमा अहिले पछिल्लो समयमा एक किसिमको निराशाजनक वातावरण पनि छ भनिन्छ यता गर्दा होइन, र पनि कतिपय चलचित्रले चाहिँ राम्रै फ्री उत्साह थपिरहेको कुरा पनि हामीले नकार्न सक्दैनौँ। अब यो बिचमा निर्देशक दिपा बस्नेत एकजना महिला निर्देशक अब जम्ने सम्भावना देखायो नि होइन यो चलचित्रले? अब जम्ने त म यही क्षेत्रमै मेरो भविष्य करियर खोज्छु र चलचित्र क्षेत्रबाटै म बाँच्छु भनेर लागि परेको हो होइन। त्यही भएर चलचित्र क्षेत्रमा चलचित्रले अब बिस्तारै राम्रो काम गऱ्यो भने त साँच्चै नै जमिन्छ होइन। त्यसले श्री पाँच अम्बरले पनि प्रुभ गरिसकेको छ होइन। यो दोस्रो हप्तामा 70 हलमा रेगुलर लागिरहेको छ होइन। एकदमै राम्रो प्रतिक्रिया हो मेरो लागि र हाम्रो सबै टिमको लागि पनि। र निरन्तर मैले यही क्षेत्रमा काम गर्छु। एउटा महिला भएर चलचित्र क्षेत्रमा काम गर्न अलिकति गाह्रो छ, तर मलाई मेरो टिमको, मेरो परिवारको, मेरो समाजको सहयोगले गर्दाखेरि चाहिँ म निरन्तर चलचित्र क्षेत्रमै छु। यो श्री पाँच अम्बरे यो नाम किन यस्तो, यो अहिले हाम्रो राज संस्था पनि ढलिसके अवस्थामा होइन, अब यो राज संस्थाप्रति धेरैले चाहिँ नेग्लिजेन्स गरिराखेका बेला, मतलब हुन्छ नि नस्वीकारी राखेका बेला, मुलुक गणतन्त्रमा आया अगाडि बढिराखेका बेला यो राज संस्थाको नाम किन जोड्नु भयो? तपाईँहरू राजावादी त होइन नि? एकदमै होइन। अब हामी ससम्मान पहिलाको इतिहासलाई सम्मान गर्छौँ होइन, तर पनि हामीले श्री पाँच चलचित्रमा किन जोड्यौँ त भन्दा, हाम्रो कथावस्तुमा एउटा अमर्य भन्ने पात्र हुन्छ, उसको एउटा सपना हुन्छ राजा बन्ने होइन, आफ्नो समूहको, आफ्नो घरको, आफ्नो टोलको राजा बन्ने एउटा सपना हुन्छ। त्यो सपनाको सिम्बोलको रूपमा चाहिँ हामीले चलचित्रमा श्री पाँचलाई जोडेका हौँ होइन। हामी सबैजना पनि जहिले पनि कहिले टोलको, कहिले समूहको होइन, कुनै वर्गको अथवा घरकै पनि राजा हुने कोसिसमा रह्यौँ होइन। त्यही राजा हुने प्रवृत्ति जुन छ हामीभित्र, त्यसको सिम्बोलको रूपमा, एउटा प्रतीकको रूपमा, प्रतीकात्मक रूपमा चाहिँ हामीले श्री पाँचलाई ल्याएको हो होइन। यो कुनै एकदमै राज संस्थावादी अथवा हामी राजालाई मान्ने भएर चाहिँ चलचित्रमा जोडेको होइन। यसको संस्कृति कथावस्तु कस्तो खालको, जसले चलचित्र हेर्नुभयो उहाँहरूलाई त थाहा भइसकेको होला होइन, नहेरेको दर्शकहरूलाई पनि हामी अपिल गर्छौँ कसरी, तपाईँ कसरी भन्नुहुन्छ योभित्र यस्तो खालको कथावस्तु छ, ताकि बनिरहेका चलचित्रभन्दा यो हिसाबले फरक छ, के भन्नुहुन्छ तपाईँ? होइन, हाम्रो श्री पाँच अम्बरेको सबैभन्दा मुख्य कथावस्तु चाहिँ, विषयवस्तु चाहिँ हामीले फरक लिएका छौँ जुन अरू चलचित्रसँग मिल्दैन। र अर्को कुरा, जुन हामी नर्मल मध्यमवर्गीय मान्छेहरू छौँ होइन, घरदेखि अफिससम्म, अफिसदेखि मार्केटसम्म जान्छौँ होइन, त्यति बेला जुन सडकमा एउटा वर्ग देख्छौँ, त्यो वर्गको जीवनशैली, उतार चढाव होइन, उनीहरूको जन्म मृत्यु लगायतका कथाहरूलाई चाहिँ, उनीहरूको त्यो सिरिजलाई चाहिँ हामीले चलचित्रमा प्रस्तुत गरेका छौँ, त्यो पनि मनोरञ्जनात्मक तरिकाले। त्यही भएर पनि चलचित्रलाई दर्शकहरूले एकदमै मन पराइदिनु भएको छ। जहिले पनि हामीले देखेको तर महसुस गर्न नसकेको एउटा कथा हो श्री पाँच अम्बरे। दीपकजी हजुर, अब यसले राम्रै कलेक्सन गर्यो भन्ने कुरा त भयो, लगानी कति गर्नुभएको थियो श्री पाँच अम्बरे? लगानी हाम्रो 82 लाख थियो, 82 लाख 82 लाख थियो है। उठायो एक हप्तामा? एक हप्तामा 82 लाख उठाउन सक्ने अवस्था रहेनछ नेपाली फिल्म इन्डस्ट्रिजको मार्केट, त्यो पनि मैले पहिलोचोटि अनुभव गरेँ होइन। तपाईँको यो पहिलो चलचित्र हो? एज अ प्रड्युसर पहिलो चलचित्र हो, पहिलो है हजुर। योभन्दा अगाडि म चाहिँ टेलिभिजनमा कलाकार तथा स्क्रिप्ट राइटर अनि रङ्गमञ्चमा रिलेटेड थिएँ 18 वर्षदेखि। रङ्गमञ्चमा हुनुहुन्छ भन्ने त थाहा छ हामीलाई। अब छ नि जस्तो यो एज अ प्रड्युसर, अब एक हप्तामा उठेर यो कहिलेसम्म उठ्ला त, तपाईँहरूको अपेक्षा के छ? अहिलेसम्मको अवस्थामा हामी नेपालको मार्केट र इन्टरनेसनल मार्केट गरेर हामी सेफ छौँ, र आजबाट जुन सेकेन्ड विकमा जाँदैछ त्यो चाहिँ हाम्रो प्रफिटमा जाँदैछ किनभने इन्टरनेसनल मार्केट पनि हाम्रो डिल भइसकेको छ त्यो हिसाबले नेपालमा भएको कलेक्सन र बाहिरको कलेक्सनमा हाम्रो लगानी सुरक्षित छ अहिले के भन्ने गरिन्छ भने नि जस्तो चलचित्रहरू निर्माण गरिन्छन् हुन त कति लगानीहरू 8-10 लाख रुपियाँ ल्याएर आयो एउटा चलचित्र बनायो बाहिर च्यारिटी सो गऱ्यो 2-4 ठाउँ आफ्नो रिलेसन भएको ठाउँमा अनि चाहिँ चलचित्रको फाइदा उठिहाल्छ तर चलचित्रको गुणस्तरीयतातर्फ चाहिँ ध्यान दिएको छैन पछिल्लो समयमा कतिपय चलचित्रहरूले चाहिँ समग्र रूपमा चलचित्रको नै बेइज्जत गर्ने खालका चलचित्रहरू पनि निर्माण हुन्छन् याभित्र या भनौँ त्योभित्रका आर्टिस्टहरू कतिपय नयाँ आर्टिस्टलाई ल्याउने अनेक खालको एक्सप्लोइटेसनहरू पनि हुने भन्ने खालको कुराहरू पनि आउँछ र यो अलिकति खालि रमाइलो गर्नका लागि मजाक गर्नका लागि मात्रै चलचित्रमा आउनेहरू पनि छन् भन्ने आरोप पनि लाग्ने गर्छ नि यसमा तपाईँको अनुभव के छ र भनाइ के छ शशीजी तपाईँले एकदमै सान्दर्भिक कुरा गर्नुभयो अजीब छ वास्तवमा चलचित्र उद्योग भनेको चाहिँ विश्वकै एउटा सबैभन्दा ठुलो इन्डस्ट्रिज सांस्कृतिक पक्षदेखि लिएर हरेक कुराहरूलाई हेर्दा सबैभन्दा ठुलो इन्डस्ट्रिज हो र हामीले हलिउड बलिउडमा हेऱ्यौँ भने फिल्म मेकर भन्दाखेरि चाहिँ उनीहरूले एकदमै रेस्पेक्ट गर्छन् क्या तर नेपालमा चाहिँ कुन उद्देश्यले फिल्म मेकरको रूपमा आउने कुन उद्देश्य लिएर यो फिल्डमा आउने भन्ने कुरा एउटा चाहिँ मापदण्ड निर्धारण नभएर पनि होला जस्तो तपाईँले भने जस्तै 5-7 लाख रुपियाँ गोजीमा भइसकेपछि चाहिँ म चाहिँ मनोरञ्जन गर्न पाउँछु म हिरोइनहरूलाई घुमाउन पाउँछु अथवा म चाहिँ नाम कमाउँछु फिल्म मेकर भनेर चाहिँ गर्व गर्न पाउँछु भन्ने गलत उद्देश्यले चलचित्र बनाउने अनि त्यहाँबाट चाहिँ च्यारिटी गर्ने 2-4 हलहरूमा च्यारिटी गर्ने अनि त्यस पछाडि उनीहरूको लगानी पनि सेफ भइहाल्छ त्यो एउटा प्रवृत्ति जुन छ त्यसले वास्तवमै नेपाली चलचित्र उद्योगलाई बेइज्जत गरिरहेछ कि अनि त्यस्तो चलचित्रहरू र करोडौँ लगानी लगाएर एउटा जुन गहन विषयवस्तुलाई उठाएको चलचित्र हुन्छ तिनीहरू बिचमा प्रतिस्पर्धा हुन्छ अनि त्यहाँ माथि अब भनौँ न अडियन्सले चाहिँ अब एउटा हलमा जाँदाखेरि चाहिँ कन्फ्युज हुने के 7-8 रङ्गी बिरङ्गी पोस्टरहरू राखिएको हुन्छ कुन फिल्म हेर्ने उनीहरूलाई नहेरी त कुन फिल्ममा कुन कस्तो खालको विषयवस्तु छ थाहा हुँदैन अनि उनीहरू चाहिँ त्यहाँ चाहिँ उनीहरूलाई मोटिभेसन पनि गरिन्छ यो फिल्म राम्रो छ भनेर त्यो मेकरहरूकै मान्छेहरू हुन्छन् होइन उनीहरूले गएर अनि फिल्म हेरिसकेपछि गाली गर्दै बाहिर निस्किने अनि सबै फिल्म त्यस्तै होला भनेर उहाँहरूले चाहिँ एज्युम गर्ने त्यो कारणले गर्दाखेरि वास्तवमै फिल्म इन्डस्ट्रिज अहिले नेपाली चलचित्र उद्योगको अवस्था जुन दुरावस्था छ यस्तै मेकरहरूको कारणले हो र म चाहिँ के भन्छु भने एउटा मापदण्ड निर्धारण गरिनुपर्छ फिल्म मेकरले एउटा क्वालिटी गुणस्तरीयताको कुराहरूदेखि लिएर उनीहरूले बरु डिपोजिट गर्नुपर्ने हुन्छ कि होइन कति डिपोजिट गर्नुपर्ने कतिपय प्राविधिकहरूले पैसा पाएर आउँदैनन् होइन ल फिल्म लागिसकेपछि दिन्छु भने हुन्छ अनि त्यस पछाडि फिल्म लाग्छ त्यस पछाडि प्रड्युसरको मोबाइल स्विच अफ यो कारणले गर्दा इन्डस्ट्री एकदमै दुरावस्थामा छ त्यही त जुन उमङ्गले जुन उत्साहले दिपाजी होइन पहिला आर्टिस्टहरू आउँछन् होइन तपाईँ त एकजना फिमेल आर्टिस्टको रूपमा या चाहिँ फिमेल मेकर्सको रूपमा निर्देशकको रूपमा चलचित्रमा काम गर्नुभएको छ अब निर्माता पनि यही हुनुहुन्छ निर्माता सँगै बसिरहँदाखेरि तपाईँले यसबाट कति आर्थिक बेनिफिट लिनुभयो या चाहिँ कति पारिश्रमिक पाउनुभयो त्यो आफ्नो पाटो होला होइन त्यसलाई कोट्याउन मिल्छ या मिल्दैन त्यो मलाई थाहा छैन र अब छ नि धेरै चलचित्रमा जस्तो दिपकजीले उठाएको जस्ता कुराहरू भइरहेका घटनाहरू पनि हामी सुन्छौँ चलचित्रमा पहिला चाहिँ एउटा आश्वासन दिइन्छ एउटा चाहिँ एउटा प्रलोभनमा राखिन्छ आर्टिस्टहरूलाई त्योभित्रका अनेक टेक्निसियनहरूलाई होइन तर पछि चलचित्र बन्दै गर्दाखेरि पनि उहाँहरूलाई आर्थिक एक्सप्लोइटेसन भइराख्या हुन्छ पैसा पाइराख्या हुन्नन् कलाकारहरूले टेक्निसियनहरूले भन्ने आरोप पनि आउँछ तर दिपकजी टिएनजीहरूसँग काम गर्दाखेरि तपाईँको अनुभव कस्तो रह्यो यो भित्र कतिको एउटा इन्भाइरोमेन्ट तयार भयो जसले गर्दाखेरि कलाकारहरू बाँच्न पनि सकुन् हजुर अब मैले पनि सुन्दै आएको कुरा थियो त्यो होइन जस्तो कि अब टेक्निसियनहरूलाई आर्टिस्टहरूलाई पुरा पैसा दिँदैन उनीहरूको श्रमको मूल्य तिरिँदैन भन्ने कुरा होइन तर जब मैले अन्तरालमा काम गरेँ जीवनसाथी फिल्म्स ब्यानरबाट हामीले त्यसमा कहिले पनि हामीले हाम्रो कलाकार अथवा हाम्रो टेक्निसियनलाई कहिले पनि हामीले उनीहरूको पैसा बाँकी राखेनौँ होइन र श्रीपाँच अमरेमा पनि हामीले यस्तो निर्माता भेटेका छौँ होइन हाम्रो एक वचनमा जस्तो टेक्निसियनलाई अथवा कोही कलाकारलाई दिनु छ भने उहाँहरूले अलरेडी पेमेन्ट गर्नुभयो एडभान्स रकम हामीले दिने अथवा पछि एडभान्स दिएर फेरि 2 महिनापछि तिर्ने भन्ने कुरै रहेन के सुरुमै उहाँहरूले बोलेको रकम उहाँहरूको आफ्नो मूल्य उहाँहरूले जे शर्त राख्नु भएको थियो त्यही शर्त हामीले एक ओकेमा डन गरेर हाम्रो निर्माताहरूले सुरुमै एडभान्समै फुल पेमेन्ट गरिदिनु भएको छ होइन मलाई यो टिमले पनि एकदमै सहयोग भएको छ र जसरी दिपा बस्नेतले एउटा फिल्ममा काम गर्यो त्यसै गरी अर्को फिल्म श्रीपाँच अमरेमा पनि हामीले कुनै पनि कलाकार कुनै पनि टेक्निसियन र कहीँ कतै पनि जस्तो एडभर्टिजमेन्टको कुरा पब्लिसिटीकै कुरामा पनि हामीले पब्लिसिटीमा पनि लास्टमा हामीले दिने शर्त हुन्थ्यो नर्मली त्यो हुन्छ, तर पनि हामीले एकैचोटि फर्स्ट सिटिङमै उहाँहरूलाई फुल पेमेन्ट गरेर त्यसरी काम गऱ्यो। हाम्रो निर्माताहरूले एकदमै राम्रो कोअपरेट गर्नुभएको छ होइन। त्यही भएर मलाई चाहिँ राम्रो टिम बनाउन सकेकोमा होइन, राम्रो टिम पाएकोमा म एकदमै गर्व गर्छु। चलचित्र क्षेत्रमा पनि हाम्रो जस्तो टिम छ है भन्ने कुरा चाहिँ हामी छौँ जस्तो लाग्छ मलाई चाहिँ। कसरी तपाईँहरूको साइज जोडियो दिपकजी? जस्तो दिपाजी एकजना चाहिँ फिमेल निर्देशकलाई होइन, यो चलचित्र उद्योगमा यति धेरै निर्देशकहरू हुन्छ, अब पुरुष निर्देशकहरू, चलेका निर्देशकहरू पनि हुनुहुन्छ, त्यो माथि भर्खरै आउँदै गरेको अपग्रोइङ स्टेजमा भएको कलाकारलाई होइन, एकजना आर्टिस्टलाई निर्देशकको रूपमा तपाईँले ल्याउनु भयो दिपाजीलाई, कसरी जुझिरहनु भयो सँग? एक्चुअली म 17-18 वर्षदेखि रङ्गमञ्च क्षेत्रमा थिएँ र जीवन साथी बस्नेत मेरो साथी हुनुहुन्छ, हामी एउटै ब्याच सांस्कृतिक संस्थानमा हामीले अभिनय सिकेको र दिपाजीको हस्बेन्ड। अनि फिल्महरू हेरिरहँदाखेरि कस्तो लाग्थ्यो भनेदेखि फिल्म, नेपाली फिल्ममा केही न केही कुराहरू नपुगेको महसुस हुन्थ्यो र एक दिन म एउटा दर्शक भएर राम्रो चलचित्र बनाउँछु भन्ने मनमा लागिरहेको थियो। त्यसपछि मैले यो कुरा जीवनजीलाई राखेँ, एउटा राम्रो फिल्म बनाऊ, राम्रो चलचित्र बनाऊ, नेपाली अडियन्सले मन पराउने खालको इन्डस्ट्रिजलाई पनि केही कुरा दिउँ त्यस मार्फत भनेर भन्ने कुरा हुँदाखेरि, जस्तो हाम्रो स्क्रिप्ट राइटर अभिमन्युजी निरविले चाहिँ जुन स्क्रिप्ट लिएर आउनुभयो त्यसलाई सरसर्ती पढ्दा एज अ अडियन्स साँच्ची नै राम्रो एउटा मन छुने खालको कथा थियो र त्यसलाई मैले प्रपोजल लिएर गएँ हाम्रो अर्को, यहाँलाई जानकारी गराउँ, अर्को प्रड्युसर हुनुहुन्छ टिएन आचार्य, उहाँ पेसाले चार्टर एकाउन्टेन्ट हुनुहुन्छ र उहाँ जस्तो बौद्धिक लेभलको मान्छेलाई फिल्म इन्डस्ट्रिजभित्र ल्याउनु पर्छ भन्ने मेरो मान्यता थियो होइन। अनि त्यस पछाडि उहाँलाई गएर मैले प्रस्ताव राखेँ, उहाँ मेरो दाजु हुनुहुन्छ रिलेसनले, अनि प्रस्ताव राखेर उहाँलाई स्क्रिप्ट जब सुनाएँ उहाँले पनि अत्यन्तै मन पराउनु भयो। किन मन पराउनु भयो भन्दा यसका दुई तिनवटा कारणहरू छन्। कमर्सियली पनि राम्रो छ, प्लस हामीले सामाजिक इस्यु एउटा यस्तो उपेक्षित वर्गको कन्टेन्ट उठाएका छौँ, त्यो विषयमा सरकार लगायत यसका सम्बन्धित निकायहरूको चाहिँ ध्यान जानुपर्छ भन्ने हाम्रो मान्यता होइन। चलचित्र भनेको त समाजको ऐना हो, हामीले चाहिँ पैसा मात्रै कमाउने भन्दा पनि केही न केही समाजलाई दिने कि भन्ने पनि एउटा ऊ राख्नुपर्छ। त्यस कारणले उहाँले कन्टेन्ट मन पराउनु भयो, ल ठिक छ म इन्भेस्ट गर्छु भन्नुभयो। त्यस पछाडि अनि कसलाई डाइरेक्सन गर्न दिने त भन्दाखेरि चाहिँ अब दिपाजीलाई, दिपाजीको कामहरू हामीले नजिकबाट हेरिरहेका थियौँ होइन, उहाँ एकदमै मेहनती हुनुहुन्छ र उहाँलाई लेडिज डिरेक्टर भन्दा पनि कुशल निर्देशकको रूपमा हामीले लिएका थियौँ। त्यो हिसाबले यो स्क्रिप्टलाई यदि न्याय कसैले गर्छ भने दिपाजीले गर्न सक्नुहुन्छ, किनभने उहाँको यहाँभन्दा अगाडिको फिल्म पनि एउटा सोसल इस्युमा बेसमा थियो होइन, त्यस कारण उहाँसँग काम गरौँ भन्ने चाहिँ हामीले डिसिजन गऱ्यौँ र साँच्चै नै उहाँले न्याय गर्नुभएको छ। साथसाथै एउटा डाइरेक्टर मात्रै नभएर यो फिल्ममा सबै युनिटले, स्पोर्ट बोयदेखि लिएर म्युजिसियनदेखि लिएर क्यामरा पर्सनदेखि लिएर लाइट बोयदेखि लिएर कलाकारहरूले आफ्नो 100% दिनुभएको छ। त्यो कारणले एउटा टिम वर्क चाहिँ राम्रो भएको कारणले फिल्म एकदमै राम्रो बनेको। ओके, हामी कुराकानी गरिरहेका छौँ श्रीपाँच अम्बरको विषयमा। श्रीपाँच अम्बरले लास्ट विकदेखि अल नेपाल प्रदर्शन आरम्भ गरेको चलचित्र हो र शुक्रबार आजदेखि यो दोस्रो हप्तामा प्रवेश गरेको छ र यसले लागेका थिएटर्सहरू त छोड्नु परेको छैन नै र थप थिएटरहरू पनि पाएको कुरा यहाँहरूको बिचमा जानकारी दिन चाहन्छौँ। हामीहरू थप 20 हलहरू यसले पाएको छ उपत्यकाभन्दा बाहिर, मोफसलका 20 थप उप हलहरूसँगै 70 बढी हलहरूमा यतिखेर श्रीपाँच अम्बरले अल ओभर द नेपाल लागिरहेको कुरा यहाँको बिचमा जानकारी दिन चाहन्छु। र आजदेखि सेफ छ यो चलचित्र, 82 लाख लगानी गरेको यो चलचित्रको युनिटले त्यस्तै कुराहरू गरिरहँदाखेरि हामी पनि अत्यन्त खुसी भएका छौँ। अब हामीले के गर्वका साथमा भन्न सक्छौँ भनेदेखि नेपाली चलचित्र पनि एउटा मजबुत बाटोतर्फ, मजबुत दिशातर्फ उन्मुख भइरहेको छ। अब हलिउड बलिउड साइड लाग्नेछन् र कलिउडकै वर्चस्व हुनेछ कलिउड नगरीभित्रमा। हामी यही ठोकुवा गरेर भन्न सकिरहेका छौँ र गर्वका साथमा भन्न सकिरहेका छौँ। आज मैले यही श्रीपाँच अम्बरभित्रबाट निर्देशक दिपा बस्नेत र निर्माता दीपक आचार्यसँग भलाकुसारी गरिरहेको छु। यतिखेर सङ्गीतलाई जोड्न चाहन्छु। तपाईँ यो कार्यक्रम काठमाडौँभन्दा बाहिर 2 दर्जन बढी रेडियो स्टेसनहरूबाट प्रत्यक्ष यतिखेर सुनिरहनु भएको छ, जहाँ जहाँबाट हामीलाई सुन्दै हुनुहुन्छ, किप अन ट्युनिङ अस र यही भन्न चाहन्छौँ। र यो कार्यक्रम तपाईँ आफ्नो फुर्सदको समयमा www.thulopardha.com पनि डाउनलोड गरेर सुन्न सक्नुहुन्छ या चाहिँ अनलाइन मार्फत हामीलाई सुन्न सक्नुहुन्छ आफ्नो फुर्सदको समयमा जतिखेर पनि। र त्यसै गरी www.airavati.com पनि हामीलाई यो कार्यक्रम तपाईँ सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। यो जानकारी पनि दिन चाहन्छु भनेदेखि आफ्नो फुर्सदको समय यी कुराहरू त छँदैछन् र यसका अतिरिक्त तपाईँ पूर्वको रेडियो सामुदायिक सप्तकोशीमा पनि सुन्नुहुन्छ भनेदेखि सामुदायिक रेडियो दूतकोशी 94.6 MHz हामी सोलुखुम्बु र यसको आसपासको क्षेत्रमा 1 बजेदेखि 2 बजेसम्म तपाईँहरूसँग हुनेछौँ। दाङ र यसको आसपासको क्षेत्रमा रेडियो प्रकृति एफएम, रेडियो स्वर्गधरी एफएम र रेडियो झरना एफएम मार्फत पनि तपाईँहरू समक्ष हामीहरू पुगिरहेका छौँ। यो जानकारी दिन्छु, यतिखेर सङ्गीतलाई जोड्छु। सङ्गीत दुनियाँको दुःखी कर्म दुःखै बाँड्ने माया, सङ्गीतहरू पनि अत्यन्त राम्रा छन्, गीतहरू पनि अत्यन्त राम्रा छन्। कालीप्रसाद बास्कोटाको शब्द छ, कालीप्रसाद बास्कोटाकै सङ्गीत रहेको छ भनेदेखि सनुप पौडेलको सुर रहेको छ, अल्मुडा उफ्रेतीले यसमा एरेन्जमेन्ट दिनुभएको छ। चेक इट आउट दिस ब्युटिफुल म्युजिक नम्बर। एकै साथ तिम्रो मेरो चल्दै कटो जिन्दगीको गोरेटो, पाइलाहरू एकै साथ तिम्रो मेरो चल्दै कटो जिन्दगीको गोरेटो, हातमा हात रहोस् साथमा साथ मिलोस् रुटै बनोस् हाम्रो सेरो फेरो, तिमी छौ र म छु र त जिन्दगी छ, अब बाँच्न अरू के चाहिन्छ र दुई मुटु एक छ र त ढुकी छ, अब बाँच्न अरू के चाहिन्छ र थिए तर अर्कै थियो सब कुरा, जे छु म अझै त्यही छु तर खै किन लाग्छु पुरा, तिमी छेउमा छु जबसम्म अब धन बाँच्न अरू के चाहिन्छ र दुई मुटु एक छ र त ढुकी ढुकी छ, भन बाँच्न अरू के चाहिन्छ र जिन्दगीको अँधेरो माया Action, comedy, love story. मात्रै हैन यार, जो कोही पनि उठ्छ यदि उसलाई देख्यो भने। हो जसमा सौन्दर्य छ, हो जसमा सुवास छ, जसले दिन्न धोका, हो जसमा विश्वास छ। रोमान्सले भरिपूर्ण नेपाली चलचित्र सम्बन्धी सम्पूर्ण जानकारी समेटिएको एकमात्र कार्यक्रम kollywood.com जसको अरू केही विकल्प छैन। kollywood.com तपाईँ सुन्दै हुनुहुन्छ काठमाडौँ र यसको आसपासको क्षेत्रमा 93 मेगाहर्जको फ्रिक्वेन्सी मोड्युलेसनबाट सुन्दै हुनुहुन्छ। विश्वभरि एकैसाथ हामी www.gorkhafm.com मार्फत पनि तपाईँहरू माझ हामीहरू पुगिरहेका छौँ। काठमाडौँभन्दा बाहिर तपाईँ दुई दर्जन बढी रेडियो स्टेसनहरूबाट प्रत्यक्ष सुन्दै हुनुहुन्छ भने करिब एक दर्जन रेडियोहरूबाट तपाईँ विभिन्न समयमा यो कार्यक्रम सुन्न सक्नुहुन्छ। जानकारी दिन चाहन्छु, पूर्वको सोलुखुम्बु स्थित सामुदायिक रेडियो दुधकोसीबाट तपाईँ आजै दिउँसो 1 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ 94.6 मेगाहर्जको शेरोफेरोमा यो कार्यक्रमदेखि। दाङको रेडियो स्वर्गद्वारी 102.8 मेगाहर्जबाट 11 बजेदेखि 12 बजेसम्म, दाङकै रेडियो प्रकृति एफएम मार्फत तपाईँ दिउँसो 4 बजेदेखि 5 बजेसम्म, र दाङकै रेडियो झरना मार्फत तपाईँ बेलुका 9:15 बजेदेखि 10 बजेसम्म हामीलाई सुन्न सक्नुहुन्छ। र त्यसका अतिरिक्त अन्य रेडियो स्टेसनहरूबाट पनि तपाईँ हामीलाई सुनिरहनु भएको छ भनेदेखि हामी कुराकानी गरिरहेका छौँ काठमाडौँ स्थित गोर्खा एफएमको केन्द्रीय स्टुडियोबाट। टेक्निकल सपोर्ट मलाई गर्दै हुनुहुन्छ समुद्र हमाल, अनि आवाज स्पर्श गरिरहेको छु शशी शर्मा मजको। यहाँ हामी कुराकानी गरिरहेका छौँ kollywood.com को बारेमा र कलिउड नगरीभित्रका हामी चलचित्रको बारेमा कुराकानी गरिरहेका छौँ। आज विशेष गरी लास्ट विकदेखि आफ्नो प्रदर्शन आरम्भ गरेको चलचित्र जसले अल नेपाल प्रदर्शन पाएको थियो र 50 बढी हलहरूमा लागेको थियो भनेदेखि आजदेखि सेकेन्ड विकमा लागिरहँदा पनि यो चलचित्र थप 20 चलचित्रमा चलचित्र हलहरूमा लागिरहेको छ, व्यापार अत्यन्त राम्रो भइरहेको छ। कुराकानी गरिरहेको छु मैले यसै चलचित्रभित्रका निर्देशक हुनुहुन्छ हामीसँग दिपा बस्नेत र निर्माता दिपक आचार्य। कुराकानीलाई फेरि पनि जोड्न चाहन्छु, अपेक्षा गर्नुभएको थियो सोच्नु भएको थियो दिपाजी यति चल्ला भनेर यस्तो होला भनेर होइन, अब कन्फिडेन्स थियो किन भन्दा अब एउटा विषयवस्तुमा पनि राम्रो मनोरञ्जनात्मक चलचित्र बनेको थियो होइन, र प्रचार प्रसारमा पनि हामीले कुनै पनि कमजोरी गरेका थिएनौँ, त्यही भएर पनि हामीले चिज त राम्रो बनायौँ र दर्शकको माझ पनि हामी पुगेका थियौँ कि हामीले यस्तो चिज बनाएका छौँ यति गतेदेखि लाग्दैछ भनेर, त्यही भएर पनि आशा थियो, तर पनि दर्शकले चाहिँ आशाभन्दा पनि एकदमै राम्ररी माया गरिदिनु भएको छ, त्यो आशालाई पनि जितिदिनु भएको छ, र दोस्रो हप्तामा पनि सेम हलमा रिपिट हुँदै र फेरि 20 हल पनि थपिएको छ, त्यही भएर पनि आश थियो भनेपछि राम्रो काम गरिसकेपछि अपेक्षा हुँदो रहेछ है दिपकजी। अपेक्षा सँगसँगै च्यालेन्ज पनि थियो. मैले चाहिँ यसलाई च्यालेन्ज किन लिएको थिएँ भन्नुहुन्छ भने शशीजी, यो जुन कन्टेन्टमा हामीले काम गरेका छौँ त्यसमा एउटा डकुमेन्ट्री चाहिँ पोसिबल थियो, तर एउटा कमर्सियल फिल्म पनि बन्छ भन्ने चाहिँ वास्तवमै च्यालेन्ज थियो. किनभनेदेखि एउटा नयाँ इस्यु जसमा चाहिँ धेरै डकुमेन्ट्रीहरू बनेका छन् होइन, यसलाई चाहिँ दर्शकलाई हलसम्म तानेर ल्याउनु, दर्शकहरूलाई 2 घन्टा 10 मिनट हामीले चाहिँ मन्त्रमुग्ध बनाएर चाहिँ बाँधेर राख्नु अनि हलबाट बाहिर निस्किँदाखेरि वाह वाही पाउनु भनेको एकदमै ठुलो च्यालेन्ज थियो. तर त्यो च्यालेन्जलाई हामी सबै टिमले एकदमै मेहनतका साथ एउटा मेसेज त छँदैछ यसलाई चाहिँ कमर्सियल पनि बनाऊ, इन्टरटेनिङ पनि बनाऊ भनेर त्यसमा हामीले गीत सङ्गीतको पक्ष जोड्यौँ, त्यसमा एक्सनको पक्ष जोड्यौँ, त्यसमा लभ स्टोरी जोड्यौँ होइन. त्यो हिसाबले चाहिँ आशा प्लस च्यालेन्ज दुइटै थियो, अहिले त्योलाई चाहिँ सक्सेस भएको छ. यसमा नायिकाहरू के अधिकारी र प्रियङ्का कार्के हुनुहुन्छ. प्रियङ्का कार्के चाहिँ अलिकति गेस्ट एपिरियन्समा मात्रै हुनुहुन्छ भन्ने कुरा पनि हामीले बुझिरहेका छौँ होइन. र यसमा चाहिँ अत्यन्त राम्रो थिएटर आर्टिस्ट पनि हुनुहुन्छ उहाँ, र पछिल्लो समयमा यो चलचित्रमा जमेको एकजना नायक सौगात मल्ल हुनुहुन्छ. उहाँहरूको भूमिका एकदम सर्टकटमा भनिदिनुहोस् न, कस्तो छ निर्देशकज्यू? अब खास सौगात मल्लले चाहिँ अमरको भूमिकामा काम गर्नुभएको छ होइन, र एउटा जो सपना देख्छ राजा बन्नको लागि, आफ्नो वर्गको आफ्नो ग्रुपको राजा बन्ने सपना देख्छ, त्यो भूमिकामा चाहिँ अमरे सौगात मल्ललाई देख्न सकिन्छ. र काली भन्ने क्यारेक्टरको रूपमा चाहिँ हामी के अधिकारलाई देख्न सक्छौँ. र सौगात मल्ल अमरेको भूमिका सपनामा पनि राजकुमारीको भूमिका चाहिँ हामी प्रियङ्का कार्कीलाई देख्न सक्छौँ. पक्कै पनि हामी अन्त्यमा छौँ. अब के भन्नुहुन्छ तपाईँहरू दर्शकहरूलाई, तपाईँको दर्शकहरूलाई आजदेखि कुन कुन हल प्लस भएको छ त्यो पनि जानकारी दिनुहोस्, कुन कुन हलमा जानु पर्यो होइन, उहाँहरूलाई पनि जानकारी दिनुहोस्. दीपकजी के भन्नुहुन्छ? नेपालभरि जम्मा लगभग लगभग 70 हलहरूमा पहिले हामीले चाहिँ 50 रिलिज गरेका थियौँ, अहिले 20 थपिएर 70 हलहरूमा श्री बाचामारी लागिरहेको छ. अहिले गोर्खा एफएम 93.93 MHz सुनिरहनु हुने आदरणीय श्रोताहरू जो चाहिँ हलसम्म पुगेपछि हाम्रो यो तरङ्ग सँगसँगै योभन्दा बाहिर हामीहरू लगभग लगभग 3 दर्जन रेडियोहरू हजुर सबै यो कार्यक्रम सुनि हुनुहुने सम्पूर्ण श्रोताहरू, तपाईँहरू एकपटक गएर आफ्नो नजिकको सिनेमा हलमा श्री पाँच अम्मरे हेरिदिनुहोस्. हामीले एउटा गहन विषयवस्तुलाई उठाएका छौँ र हाम्रा भन्दा पनि राम्रा चलचित्रहरूलाई माया गरिदिनुहोस् र तपाईँहरूलाई यदि राम्रो लाग्यो भने खुलेर प्रशंसा गरिदिनु होला. केही कमेन्टहरू छन् भने सामाजिक सञ्जालहरू मार्फत हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ र यहाँलाई जानकारी गराउँ, हामी अर्को चलचित्र लिएर आउँदैछौँ. फेरि हामी स्क्रिप्टमा बसिसकेका छौँ, एउटा सामाजिक इस्युलाई फेरि उठाउँदैछौँ. यही टिमले काम गर्दै यही टिमले काम गर्दैछौँ. के अरे, दिपाजी चाहिँ निर्देशक हुने? हजुर, यही टिम, पुरानै टिम. ओके, एकदमै शुभकामना पनि दिन्छु. र चाहिँ हाम्रो आवाजहरू चाहिँ श्रोतामाझ पुर्याउन चाहिँ दिनुभएकोमा, मौका अवसर दिनुभएकोमा गोर्खा एफएम 93 MHz सम्पूर्ण परिवार लगायत अरू एफएमका परिवारहरू, शशीजी विशेष गरी, त्यसै गरी प्राविधिक हाम्रो समुद्र हमालजी, सबैलाई चाहिँ हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु. जय श्री पाँच अमरे, जय नेपाली चलचित्र. ओके दिपाजी, अब दोस्रो हप्तामा श्री पाँच अमरे लागिरहेको छ, तपाईँको घर नजिकैको थिएटरमा पनि लागिरहेको होला. एकचोटि गएर राम्रा चलचित्रलाई मूल्याङ्कन गरिदिनुहोस्. हामीलाई दर्शकहरूको खाँचो छ, किन भन्दा राम्रा नेपाली चलचित्र बनेनन् भनेर भन्ने मात्रै होइन, अब राम्रा नेपाली चलचित्र हामीले बनाउने कोसिस गरेका छौँ. तपाईँहरूले हेरेर हामीलाई मूल्याङ्कन दिनुपर्छ र तपाईँहरूको हेराइले हामीलाई ऊर्जा र प्रेरणा दिन्छ निरन्तर राम्रा काम गर्नको लागि. त्यही नै भन्न चाहन्छु र हाम्रा आवाजहरू राखिदिन समय दिनुभएकोमा गोर्खा एफएम परिवारलाई पनि धन्यवाद दिन चाहन्छु. पक्कै पनि तपाईँहरूलाई पनि धेरै धन्यवाद. हामी शेरबाज अम्बरेको विषयमा कुराकानी गऱ्यौँ. निर्देशक दिपा बस्नेत र निर्माता दीपक आचार्य. अल ओभर द नेपाल 70 बढी थिएटरहरूमा लागिरहेको यो चलचित्रलाई तपाईँ माया गरिदिनुहोस्, हामी नेपाली चलचित्रका दर्शकहरूलाई यही आग्रह गरेका छौँ र गरिरहेका पनि छौँ. आजदेखि अर्को एउटा चलचित्र पनि लागेको छ, यो पनि जानकारी दिन चाहन्छु. मिस्टेक नामको चलचित्र पछिल्लो समयमा सोलो रिलिजको मौका पाउनु पनि भाग्य मानिन्छ, किनकि एउटै मितिमा 2-3 चलचित्रसम्म एकसाथ प्रदर्शनमा आइदिँदा कुनै पनि चलचित्रले आशा लाग्दो व्यापार गर्न सकेका छैनन्. त्यही क्रममा आजबाट देशभर चलचित्र मिस्टेकले आफ्नो प्रदर्शन आरम्भ गरेको छ. प्रचार प्रसारमा कुनै पनि खासै ध्यान नदिएको जस्तो देखिने चलचित्र मिस्टेक खासै दर्शकको आँखाको नानीमा बस्न सकिरहेको छैन. यो चलचित्र त्यति धेरै ध्यानमा पुग्न सकिरहेको छैन र पनि यसले सोलो रिलिज पाइरहेको छ. यसका लागि हामी भाग्यमानी मान्न सक्छौँ मिस्टेकलाई. हेरौँ अब मिस्टेक कस्तो भनेको छ, प्रचार प्रसार बिना यसले कस्तो व्यापार गर्न सक्छ. आउँदो हप्ता यसको अपडेट इन्फर्मेसनहरू हामी लिनेछौँ. र अघिल्लो साता लागेको चलचित्र श्री पाँच अम्बरेले राम्रै व्यापार गरिरहेको हुँदा नेपाली चलचित्रले पनि राम्रै दिन सक्छन् भन्ने कुरा प्रुभ भइरहेको छ. यसका लागि नेपाली चलचित्रलाई तपाईँले माया गरिदिनुहुनेछ भन्ने विश्वास हामीले बोकेका छौँ. आजको लागि kollywood.com यहीँनिर बिट मार्नुपर्छ होला सायद. हामी 93 MHz मार्फत काठमाडौँ र यसको आसपासको क्षेत्रबाट तपाईँहरू माझमा छौँ. अब बिदा हुन्छौँ. मोबाइलका सबै रेडियो स्टेसनहरूलाई पनि हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ. ठुलोपर्दा.com www.thulopardha.com मा पनि तपाईँ यो कार्यक्रम आफ्नो फुर्सदको समयमा डाउनलोड गरेर सुन्न सक्नुहुन्छ भनेदेखि www. रेडियो डट कम मार्फत पनि हामीलाई तपाईँ सुन्न सक्नुहुन्छ आफ्नो फुर्सदको समयमा। यो जानकारी दिन चाहन्छौँ हामी हाम्रा सम्पूर्ण मिडिया पार्टनर्सहरूलाई धेरै धेरै धन्यवाद दिँदै आजको यो श्रृङ्खलाबाट काठमाडौँ स्थित गोर्खा एफएमको केन्द्रीय स्टुडियोमा मलाई टेक्निकल सपोर्ट गर्ने मेरा साथी समुद्र हमाललाई थ्याङ्क यू सो मच भन्न चाहन्छु र बोक्सलका सबै सबै टेक्निसियन साथीहरूलाई अन्त हृदयबाट धन्यवाद दिन चाहन्छु र आवाज स्पर्शबाट शशी शर्मा बजगयाँ बिदा हुन्छु। जय सिनेमा, नमस्कार।